म छु तपाईँको साथमा रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि योहो कार्यक्रम अर्पण समर्पण। हामी हरेक दिन दिउँसो 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजीसम्मको यो समयलाई लिएर उपस्थित हुने गर्दछौँ र कार्यक्रम तपाईँ यति बेला विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत सुनिरहनु भएको छ। कार्यक्रममा आउनका लागि 0556363332 अनि 0556363333 यो दुईवटा नम्बर तपाईँको लागि खुल्ला रहेको छ। हामीले बजाउने गीत मार्फत तपाईँ आफन्तजन प्रियजन घर परिवार सम्पूर्णको लागि सम्झना साथमा कसैलाई केही सन्देश दिन छ भने सन्देश पनि दिन सक्नुहुन्छ। कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा राजबाट मिल्यो, उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? वीरेन्द्र नगरबाट सबिना। हजुर सुनाउनु सबिनाजीको खबर। एकदम सबै ठिकै छ है, घाम लागिरहेछ, तातो हावा आइरहेछ है, त्यो रुखको फेदमा बसिरहेको तातो हावा आइरहेछ। त्यसमाथि वीरेन्द्र नगरमा त त्यो सडक निर्माण हुँदैछ, त्यही भएर धुलो पनि बढी उडिरहेछ होइन? धुलो त्यस्तै छ है, कस्तो उयो भइरहेछ एकदमै। यो धुलोसँग चाहिँ बस्नुपर्छ कि यो मौसममा, नत्र रुगाखोकीले झ्याप्पै समाउँछ सबिनाजी। हजुर हजुर कसलाई सम्झने आज? हजुरको लागि धन्यवाद, अनि प्रविको दाईको लागि, के अरे मेरो दाई चाहिँ नि आज उता के अरे युए उड्दै हुनुहुन्छ है, उहाँलाई चाहिँ राम्रोसँग जानु भनेर भन्छ है, त्यति नै हो। सबिनाजी आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छ, नमस्कार। हुन्छ, बाई। सबिना आउनु भएको थियो वीरेन्द्रनगरबाट, सम्पूर्णको लागि सम्झना गरी बढाइसक्नु भयो। फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा राजको रह्यो, यहाँनिर उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? शान्तिजीको खबर के छ सुनाउनुहोस्। खाजा खानु भयो शान्तिजीले? कसलाई सम्झने आज? धन्यवाद दाई प्रजल, अशोक कुमार, दाई प्रवीण, रमेश, बहिनी शर्मिला, दिदी सम्झना, अनि मेरो बुवा आमालाई, भाइ मेरो भाइ दिपेन्द्र, बहिनी सुशीला, अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई। शान्तिजी आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्ते। शान्ति लामा कोराकबाट आउनु भएको थियो, सम्पूर्णको लागि सम्झना अगाडि बढाएर बिदा भइसक्नु भयो। फेरि पनि कोही मित्र हुनुहुन्छ भने इसारा यहाँनिर राजले दिँदै थिए, तर सम्पर्कबाट उहाँ विच्छेद भइसक्नु भयो भन्ने पनि इसारा रह्यो। हामी यति बेला गीत सुन्छौँ भन्ने इसारा छ, यो गीत सुन्छौँ, त्यसपछि तपाईँसँग भेट्नका लागि फेरि पनि उपस्थित हुनेछौँ। माझिदाई तारी देउ ढुङ्गा काठमाडौँदेखि आइपुगे म त मायाले डाकेर, मायाले डाकेर। माझिदाई तारी देउ ढुङ्गा मायालाई दिनु छ फुल ढुङ्गा, माझिदाई तारी देउ ढुङ्गा मायालाई दिनु छ फुल ढुङ्गा। चल्यो पिपल पाथर, माझी जाग्यो यो ज्यानलाई पनि सम्झने रहरा सम्झने रहरा माझीलाई तानी देऊ ढुङ्गा मायालाई दिनु छ फूल फूल माझीलाई तानी देऊ ढुङ्गा मायालाई दिनु छ फूल फूल मायालाई दिनु छ फूल फूल तलमा लौबाडी पस्यो नि माझिदाई तारिदेऊ ढुङ्गा साह्रैमा राम्री पोखरेली नानी यो दिलै फस्यो नि यो दिलै फस्यो नि माझिदाई तारिदेऊ ढुङ्गा मायालाई दिनु छ फूल माझीदाई तारिदेऊ ढुङ्गा मायालाई दिनु छ फुलथुङ्गा राजु परियार अनि विष्णुमाझीको आवाजले सजिएको लोकदोहोरी गीत सङ्गीत तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणको व्यवसायमा हामी रहिरहेका छौँ र तपाईँसँग यही कुराकानी गरिरहेका छौँ यति बेला कोही मित्र हुनुहुन्छ भन्ने इसारा फेरि पनि रह्यो यहाँनिर उहाँसँग यही कुराकानी गरौँ हजुर नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ तनहुँबाट रविना भुजेल रविनाजीको खबर के छ सुनाउनुहोस् हाम्रो पनि एकदमै ठिक छ रविनाजी तनहुँतिर कतिको छ गर्मी बढ्दो क्रममा छ है कसलाई सम्झने आज कार्यक्रम मार्फत धन्यवाद अनि मेरो साथीहरू सबिना नविना सन्देश सागर सरोज अश्विन अनि प्रतिमा अनि अश्विनी गोकुला पछि मेरो साथी विज्ञान अनि त्यसपछि मेनिका सबै सबैजनालाई मलाई चिने ज जसले मलाई रविना उदेर भनेर चिन्नुहुन्छ उहाँहरू सम्पूर्ण अनि सुनेर बस्नुभयो मम्मीलाई रविनाजी आउँदै गर्नु होला अहिले पनि छुट्टिन्छु नमस्कार हस् रविना भुजेल तनहुँबाट आउनुभयो र फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा यहाँनिर रह्यो उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ मकवानपुरबाट तपाईँको आवाज मैले आवाजसँग सुन्न सकिनँ तनहुँबाटै भन्नुभयो सबिनाजी भर्खरै रविनाजी आउनुभएको थियो है पालो पालो फोन लागेछ नि त आज तनहुँबाट अनि सबिनाजी खाजा खानुभयो सबिनाजी तपाईँसँग त्यति कुराकानी सफल होला जस्तो छैन आवाज राम्रो सुनेको छैन कसलाई सम्झने धन्यवाद सबिनाजी आउँदै गर्नु होला अहिले पनि छुट्टिन्छु नमस्कार नमस्ते सबिना भुजेल आउनुभयो तनहुँबाट कार्यक्रम अर्पण समर्पणको व्यवसायमा हामी जुटिरहेका छौँ हरेक दिन फरक फरक किसिमका भाकाहरू हामी अगाडि सार्ने गर्दछौँ आजको यो शनिबार माफ गर्नु होला शुक्रबार यो श्रृङ्खलामा लोक तथा दोहोरी भाकाहरू अगाडि बढाइरहेका छौँ र तपाईँ आउनुहोला 0556-363-332 अनि 0556-363-333 यो दुईवटा नम्बर तपाईँको लागि खुल्ला गरेका छौँ र तपाईँ यति बेला समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ फेरि पनि लोकदोहोरी गीत सुन्ने बेला भएको छ भन्ने इसारा राजबाट रह्यो पृष्ठभूमिमा गुन्जिसकेको छ भाका अगाडि बढाउँछौँ यो भाकासँगै हामी एकैछिन विश्राममा जानेछौँ त्यसपछि फेरि पनि उपस्थित हुनेछौँ कार्यक्रम अर्पण समर्पणमा Oh,

रामु पौडेल फोन नम्बर 0656162212 र मोबाइल 98550668812 स्वागत छ फेरि पनि एक किसिमको विश्रामपछिको समयमा सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि यो कार्यक्रम अर्पण समर्पण। कार्यक्रम अर्पण समर्पणका हरेक नवीन श्रृङ्खलाहरूका साथमा हरेक दिन दिउँसो 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्मको समयलाई लिएर उपस्थित हुने गर्दछौँ र यो समयमा तपाईँसँगै कुराकानी गर्ने गर्दछौँ, तपाईँकै सुख दुःख बुझ्ने गर्दछौँ र हामीले बजाउने गीत मार्फत तपाईँले आफन्त प्रियजन घर परिवारलाई सम्झन सक्नुहुन्छ, साथमा कुनै सन्देश छोड्नु छ भने सन्देश पनि छोड्न सक्नुहुन्छ। यति बेला कोही मित्र हुनुहुन्छ भन्ने इसारा मैले पाएको छु, उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? भण्डाराबाट तारा प्रजा। ताराजीको हालखबर के छ सुनाउनुहोस्। हाम्रो पनि एकदमै ठिक छ ताराजी। कसलाई सम्झने? हजुरलाई फोन उठाउनु हुने दादालाई, अनि त्यसपछि गएर मेरो घर परिवारलाई, अनि मलेसियामा हुनुहुन्छ मेरो श्रीमान, उहाँको लागि पनि तारा प्रजा भनेर चिनि नचिनी सम्पूर्णलाई। हुन्छ ताराजी, आउँदै गर्नुहोला, अहिले पनि छुट्टिन्छु। नमस्कार। नमस्कार। तारा प्रजा आउनुभयो भण्डाराबाट र एकजना अन्तिम मित्रसँग कुराकानी गरौँ, अब समय निकै कम छ। हजुर नमस्कार। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकबाट निरु रुम्बा। निरा रुम्बा। निराजी खाजा खानुभयो? मैले चाहिँ खाएको छैन निराजी आज। कसलाई सम्झने? धन्यवाद। हुन्छ निराजी, आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छ। नमस्कार। निरा रुम्बा आउनुभएको थियो खोराकबाट। आज 6 जना मित्रहरूसँग कुराकानी गऱ्यौँ। वीरेन्द्रनगरबाट सबिना आउनुभयो, खोराकबाट शान्ति लामा, तनहुँबाट रविना भुजेल, त्यस्तै तनहुँबाटै सबिना भुजेल, भण्डाराबाट तारा प्रजा र अन्त्यमा खोराकबाट निरा रुम्बा। जति पनि साथीहरू कार्यक्रममा आउनुभयो अनि आउने प्रयास गर्नुभयो, तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा भोलि फेरि कार्यक्रम अर्पण समर्पणको अर्को बसाइमा तपाईँ हाम्रो भेट हुने नै छ। प्रविधि कक्षबाट सघाउने राजुलाई धन्यवाद। तपाईँकै मित्र रामु आचार्य पनि बिदा हुन्छु। नमस्कार। जति टाढा कहे जति टाढा।